नमस्कार, सामुदायिक रेडियो रेडियो अर्पण 104 थुप्रो 5 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण तपाईँमा हार्दिक स्वागत छ। कार्यक्रम कलिउड काउन्टडाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज उसागरको अनि यो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104 थुप्रो 5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com/np लगइन गरेर पनि तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ। र प्रोग्राम कलिउड काउन्टडाउनभित्र रहेर हामीले नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका, रिलिज भएर फर्क मात्र गएका नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम कलिउड काउन्टडाउनमा। र केही नेपाली चलचित्रका रमाइला जानकारी पनि प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम कलिउड काउन्टडाउनमा। र आज पनि 10 उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीतको साथमा उपस्थित भइसकेका छौँ। र यो साता एउटा फिल्म काउन्टडाउनबाट बाहिरेको छ भने नयाँ फिल्मले न्युटी मारेको छ र मनले मलाई छुन्छ। यो फिल्म रिलिज भइसकेको फिल्म हो। स्वर्गीय शिव रेग्मीले निर्देशन गरेको यो फिल्म काउन्टडाउनबाट आउट भएको छ यो हप्ता, र त्यस्तै न्युटी गरेको छ नयाँ फिल्मले। र त्योभन्दा अगाडि हामी लाग्नुपर्ने हुन्छ नम्बर टेन पोजिसनमा आइपुगेको छ माया गर ल। मदन घिमिरेले निर्देशन गरेको चलचित्र माया गर ल रिलिज भइसकेको चलचित्र हो र यो चलचित्रलाई दर्शकले माया गर्न सकेनन्, यानि कि चलचित्रले राम्रो व्यापार भने गर्न सकेन। र मलाई भने नम्बर 10 पोजिसनमा नेपाली कथन चलचित्र माया गर लबाट टाइटल सङ नम्बर 10। मनको बगैचामा तिमी फुलिरहेछो, सपनीको सहर भरि डुलिरहेछ। हो मनको बगैचामा तिमी फुलिरहेछ, सपनीको सहर भरि डुलिरहेछ। आई हेर आँखा यहाँ तिम्रै चित्र छ, तिम्रो दिलको धड्कन मेरो छाती भित्र छ। माया गरला ए माया गरला, यो माया पवित्र छ। माया गरला, यो माया पवित्र छ। काउन्टडाउनको नम्बर 10 पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ। माया गर ल रिलिज भइसकेको फिल्म हो र फिल्मले त्यति व्यापार भने गर्न सकेन। र अब लाग्नुपर्ने हुन्छ नम्बर 9 पोजिसनमा नेउटी गरेको छ नेपाली कथन चलचित्र जाउँ हिँड पोखरा। र जाउँ हिँड पोखरा साउन्ड 1 गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो। सुभित बस्नेतले निर्देशन गरेको चलचित्रमा रेखा थापा, जीवन लोजेल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। नम्बर 9 पोजिसनमा नेपाली कथन चलचित्र जाउँ हिँड पोखरा नम्बर 9। हामी दुई मायामा डुब्दै जाऊ, मैं तिम्रो आँखामा तिमी मेरो आँखामा, हामी दुई मायामा डुब्दै जाऊ। नीलो नीलो आकाश भई, चिसो चिसो बतास भई, मैं तिम्रो आँखामा दुई मायामा डुब्दै जाऊ। रेखा थापाको जीवनमा आधारित भनी प्रचार प्रसार गरेको नेपाली कथन चलचित्र जाउ हिँड पोखराको गीत यहाँले सुनिरहनु भएको छ। नेउची गरेको छ नम्बर 9 पोजिसनमा र अब लाग्नु पर्ने हुन्छ नम्बर 8 पोजिसनतर्फ। नम्बर 8 पोजिसनमा आइपुगेको छ 9 भन्नु ल 2 काउन्टरमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ। र यो चलचित्रले अब 51 दिन मनाउने प्रयास गरिराखेको छ देशका केही सिनेमाघरमा। गौरवमय 51 दिन मनाउँदैछ र 9 भनुलाले आफ्नो लगानी सेभ गरिसकेको छ। नम्बर 8 पोजिसनमा नेपाली कथन चलचित्र नाइन अफ हनुला टू बाट फेरी फेरी फेरी नाइन अफ हनुला नम्बर 8। वसन्त सापकोटाको सङ्गीत रहेको नेपाली कथन चलचित्र नाइन अफ भन्नु लट्टुको गीत यहाँले सुनिरहनु भएको छ। नम्बर 8 पोजिसनमा आइपुगेको छ नाइन अफ भन्नु लट्टु र देशका केही सिनेमाघरमा आज पनि यो चलचित्र प्रदर्शन भइराखेको छ। विकास आचार्यले निर्देशन गरेको चलचित्र नाइन अफ भन्नु लट्टु नम्बर 8 पोजिसनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा लाग्नुपर्ने हुन्छ। नम्बर 7 पोजिसनतर्फ। नम्बर 7 पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र कबड्डी र कबड्डी पनि रिलिज भइसकेको फिल्म हो र कबड्डीले पनि राम्रो व्यवहार गरेको छ र आफ्नो लगानी भने यो चलचित्रले पनि सेभ गरिसकेको अवस्था छ। र चलचित्रलाई राम बाबु गुरुङले निर्देशन गरेका हुन् भने निश्चल बस्नेतको लगानी रहेको छ चलचित्र कबड्डीमा। नम्बर 7 पोजिसनमा कबड्डीबाट रमाइलो गीत नम्बर 7। तबजु दादा नत्र खाली एउटै ठिक छ। बताउ सुल्टिन चिटिक्क परेर बाटै बाटो देखेन नाताले यहाँ अर्को नाता खोज्यो घर सजाउन बारीकै फुल रोज्यो माया चाहिँ साँच्चै गर्नु रहेछ भाउजूलाई गर्छु नि साला जान हाजिर छ त्यसको लागि। नाताले यहाँ अर्को नाता खोज्यो घर सजाउन बारीकै फुल रोज्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना जुट्यो कति फुट्यो कता छुट्यो गोरे टोकता पहिला कता छुट्यो हराएको छाया खै कसले भेट्यो माया खै कसले बुझ्यो माया खै काउन्टाउनको नम्बर 7 पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र कबड्डीबाट। र कबड्डीको यो गीत पनि काउन्टाउनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ। नम्बर सेभेन पोजिसनको गीत पछि अब हामी लाग्नु पर्ने हुन्छ नम्बर सिक्स पोजिसनमा। नम्बर सिक्स पोजिसनमा आइपुगेको छ दुई स्टेप तल झर्दै नेपाली कथा चलचित्र नोभेम्बर रेन, र नोभेम्बर रेन रिलिज भइसकेको फिल्म हो र यो फिल्मलाई निर्माण गरेका हुन् सुभाष गिरीले, र प्रस्तुतकर्ता रहेका छन् नायकारण सिग्देल, नायकारण सिग्देल सुरचिम गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र नोभेम्बर रेनमा। दिनेश राउतले निर्देशन गरेको चलचित्र नोभेम्बर रेन काउन्टडाउनको नम्बर सिक्स पोजिसनमा। भइसकेको नेपाली कथन चलचित्र नोभेम्बर रेनको गीत यहाँले सुनिरहनु भएको छ। नम्बर सिक्स पोजिसनमा दुई स्टेप तल चढेको छ, अब लाग्नु पर्ने हुन्छ नम्बर फाइभ पोजिसनमा। नम्बर फाइभ पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र मुखौटा, र नन मुभरको रूपमा परेको छ गत हप्ता पनि नम्बर फाइभ पोजिसनमा, र यो हप्ता पनि नम्बर फाइभ पोजिसनमा नन मुभरको रूपमा परेको छ मुखौटा। जेठ सोह्र गतेबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरिएको थियो, तर यो चलचित्रको डेट भने पछि सरेको अवस्था छ। रबलाई यो चलचित्र प्रदर्शनमा आउँदैछ जेठ तिस गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ चलचित्र मुखौटा, र मुखौटालाई निर्देशन गरेका हुन् अर्पण थापाले, र अर्पण थापा राम्रा कलाकार पनि हुन्। र अब मुखौटाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ। नम्बर फाइभ पोजिसनमा नेपाली कथाङ चलचित्र मुखौटा। नम्बर फाइभ कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। नमस्ते, म गायक प्रमोद खरेल, अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज। गर्न पनि कोही न कोही त चाहिँदो रहेछ।

अघि रिलिज भएर भर्खर मात्र गएका नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ। र नम्बर 10 पोजिसनदेखि नम्बर 5 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ। अब लाग्नुपर्ने हुन्छ नम्बर 4 पोजिसनतर्फ। नम्बर 4 पोजिसनमा आइपुगेको छ नेपाली कथानक चलचित्र आवरण। र आवरण पनि रिलिज भइसकेको चलचित्र हो र केही सिनेमा घरमा अझ पनि यो चलचित्र प्रदर्शन भइराखेको छ। चलचित्रले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने गर्न सकेन। सुभाष कोइरालाले निर्देशन गरेको चलचित्र हो आवरण। अबलाई भने नम्बर 4 पोजिसनमा नेपाली कथानक चलचित्र आवरण नम्बर 4। सत्य छोपिएको अर्थ लुकिएका आवाज लुकिएको यथार्थ जे देखिन्छ त्यो हुँदैन चाहेर पनि रोक्न सकिन्न वास्तविकता कहिले अगाडि हुँदैन चल्दैछ अन्धकार बढ्दैछ भुइँको बिहानी कुरिरहेछु म संसारी विश्वास भन्दा टाढा छ माया मोह भन्दा गाढा छ पुरा कुरानी आधा छ खरानी अझ ताजा छ यथार्थ पनि होइन जे आँखा अघि छैन असत्यता नि होइन तर सुरा केही छैन मात्र छ कालो। नम्बर 4 पोजिसन रहनु भएको छ। अब लाग्नुपर्ने हुन्छ नम्बर 3 पोजिसनतर्फ। नम्बर 3 पोजिसनमा आइपुगेको छ नेपाली कथाङ चलचित्र मिस नेपाल। र मिस नेपालको कुराकानी गर्ने हो भने जेठ 16 गतिबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको छ। जेठ 9 गतिबाट प्रदर्शनमा आउनुपर्ने चलचित्रले डेट सारेको हो। अब जेठ 16 गतिबाट प्रदर्शनमा आउँदैछ नेपाली कथाङ चलचित्र मिस नेपाल। अबलाई भने नम्बर 3 पोजिसनमा नेपाली कथाङ चलचित्र मिस नेपाल नम्बर 3। ओके, तर अचल तिमी टाढा भए जस्तो लाग्छ चल्दैन चल्दैन तिमी बिना जिन्दगानी। यहाँले गीत सुनिरहनु भएको छ। दुर्गा खरेलको आवाज अनि अर्जुन पोखरेलको सङ्गीत भएको छ। निकै उत्कृष्ट गीत गाने सुनिरहनु भएको छ। नेपाली कथन चलचित्र मिस नेपालबाट राखेको छु। नम्बर 3 पोजिसनमा नन मुभरको रूपमा परेको छ मिस नेपाल, जे 16 गतेबाट प्रदर्शनमा आउने तयारी गरिराखेको छ। अब लाग्नु पर्ने हुन्छ नम्बर 2 पोजिसनतर्फ। नम्बर 2 पोजिसनमा आइपुगेको छ मेरो बेस्ट फ्रेन्ड, र मेरो बेस्ट फ्रेन्ड यतिखेर प्रदर्शन भइराखेको छ। चलचित्रले राम्रो व्यापार गरेको रिपोर्ट हामीलाई प्राप्त भएको छ। चलचित्रले माउथ पब्लिसिटी पाएको छ। नम्बर 2 पोजिसनमा नेपाली कथन चलचित्र मेरो बेस्ट फ्रेन्ड। नम्बर 2 प्रसन्न पौडेलले निर्देशन गरेको नेपाली कथन चलचित्र मेरो बेस्ट फ्रेन्डको गीत यहाँले सुनिरहनु भएको छ। यतिखेर यो चलचित्र प्रदर्शन भइराखेको छ। लाग्नु पनि हुन्छ नम्बर 1 पोजिसनतर्फ। नम्बर 1 पोजिसनमा जानुभन्दा अगाडि नम्बर 10 पोजिसनदेखि नम्बर 2 पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ, एकपटक रिक्याप। नम्बर 10 पोजिसनमा आइपुगेको थियो माया गरल। नम्बर 9 पोजिसनमा नेउटी फिल्मको नेउटी सङ्ग जमेड पोखरा। नम्बर 8 पोजिसनमा नाइन भनु लच्छु। नम्बर 7मा कबड्डी। नम्बर 6मा नोभेम्बर रेन। नम्बर 5मा मुकुटा। नम्बर 4मा आवरण। नम्बर 3 पोजिसनमा मिस नेपाल। नम्बर 2 पोजिसनमा मेरो बेस्ट फ्रेन्ड। र नम्बर 1 पोजिसनमा आइपुगेको छ सबै फिल्मले तल धकल्दै नम्बर 1 पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र हँसिया। र हँसियाको कुराकानी गर्ने हो भने हँसिया चलचित्र पनि यतिखेर देशव्यापी रूपमा सफलताको साथ प्रदर्शन भइराखेको छ। नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ। मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा हेमा श्रेष्ठ, राज शर्मा लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ। हँसियाको गीत छोड्दै प्रोग्रामबाट छुटिनु पर्ने हुन्छ। प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्टडाउनबाट म सागर छुटिन्छु। हौस् त नमस्कार। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ। प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात